کون ہے وہ؟ ہو الذی یریکم آیاتہ، وہ اللہ وہ ذات ہے جو تم کو اپنی نشانیاں دکھاتا ہے. وَيُنَزِّلُ لَكُم مِّنَ السَّمَاءِ رِزْقًا، اور تمہارے لیے آسمان سے رزق یعنی بارش اتارتا ہے. یہاں اللہ تعالیٰ کی پہچان رزق کے حوالے سے کرائی گئی، جو ہر انسان کی ضرورت ہوتی ہے کہ تم اپنے کھانے کو ہی دیکھ کر پہچان سکتے ہو کہ کس نے تمہیں بنایا اور کس نے تمہاری زندگی کے سامان پیدا کیے. کس طرح وہ آسمان سے تمہارے لیے بارش برساتا ہے، اور بارش برسنے کے عمل کو آپ سب جانتے ہیں کہ سورج نکلتا ہے، سمندر کو حرارت ملتی ہے، پانی بھاپ بن کے اٹھتا ہے، ہوا اس کو اٹھاتی ہے، بادل بنتے ہیں، پھر ہوا آگے لے جاتی ہے اس کو جہاں لے جانا چاہیے وہاں لے جاتی ہے، اور پھر وہی بادل بارش بن کے برس پڑتے ہیں. یہ سب کچھ اللہ کے حکم سے ہوتا ہے، اور یہ صرف ایک اللہ کے حکم پر ہوتا ہے. اگر سورج دیوتا الگ ہوتا، ہوا کا دیوتا اور ہوتا، پانی کا، سمندر کا، تو ان سب کی باہم کوآرڈینیشن کیسے ہوتی؟ ایک بارش تک نہ برس سکتی. دنیا میں بھی بعض اوقات ایسی باتیں سامنے آتی ہیں کہ جب کسی بھی ادارے یا کسی بھی جگہ پر کام کرنے والے باہم ایک دوسرے سے کشمکش کا شکار ہوتے ہیں، ایک ٹینشن کا شکار ہوتے ہیں، تو اس کا اثر عوام پہ پڑتا ہے. اللہ تعالیٰ کی اتھارٹی، اس کی طاقت، اس کی پاور اس سے کہیں بڑی ہے، اور اسی میں دلیل ہے اس کے ایک ہونے کی کہ دنیا کا نظام سمودلی چل رہا ہے. وَمَا يَتَذَكَّرُ إِلَّا مَن يُنِيب، اور نہیں نصیحت پکڑتا مگر وہی جو رجوع کرے، یعنی جس کے دل میں اللہ کا خوف ہو، آخرت کی جواب دہی کا احساس ہو، اسی کو ان باتوں سے سبق ملتا ہے، وہی ان نشانیوں سے سبق لیتا ہے، وہی اللہ تعالیٰ کی قدرت کو پہچانتا ہے. فَادْعُ اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ، پس دعا مانگو اللہ سے، پکارو اللہ کو خالص کرتے ہوئے اسی کے لیے دین کو، یعنی عبادت کو. یہاں دین عبادت کے معنوں میں ہے، یعنی جب سب کچھ اللہ ہی کرنے والا ہے تو خواہ کافروں کو کتنا ہی ناگوار گزرے، تم اللہ ہی کو پکارو، اپنی عبادت کو بھی اسی کے لیے خالص کر لو. وَلَوْ كَرِهَ الْكَافِرُونَ، خواہ کافر کتنا ہی ناپسند کریں. رفیع الدرجات، بلند درجوں والا ہے، اور درجات سے مراد یہاں اللہ تعالیٰ کی صفات بھی لی گئی ہیں، یعنی رفیع الصفات، رفیع الشان، ذو العرش، عرش والا ہے، بہت بڑے عرش کا مالک. یلقی الروح من امرہ، ڈالتا ہے روح یعنی وحی الہی، من امرہ اپنے حکم سے، علی من یشاء من عبادہ، جس پر وہ چاہتا ہے اپنے بندوں میں سے. لینذر یوم التلاق، تاکہ وہ خبردار کرے ملاقات کے دن سے. روح سے مراد یہاں پر وحی الہی ہے، پیچھے بارش کا ذکر کیا گیا، یہاں روح کا ذکر کیا گیا، وحی الہی کا ذکر کیا گیا. کیونکہ جس طرح بارش اس زمین پر زمین کے رہنے والوں کے لیے ایک رحمت ہے، اسی طرح وحی الہی انسانوں کے دلوں پہ جب بارش کی طرح پڑتی ہے تو ان کے لیے ایک بہت بڑی رونق کا سبب ہے، خوشی کا سبب ہے. انسانی دلوں میں زندگی کی لہر دوڑ جاتی ہے، مردہ دلوں کو سیراب کرتی ہے. اسی لیے اس نے پیغمبروں کو دنیا میں بھیجا. یعنی جس طرح بارش سے زمین پر زندگی پیدا ہوتی ہے، اسی طرح وحی الہی سے دل زندہ ہوتے ہیں، روح زندہ ہوتی ہے. اور یہ وحی الہی وہ ہر ایک کو نہیں دیتا، بلکہ انسانوں میں سے جسے چاہتا ہے وہ پیغمبر بنا لیتا ہے. لینذر، تاکہ وہ پیغمبر ڈرائے، خبردار کرے، کس سے؟ یوم الطلاق، ملاقات کے دن سے. ملاقات کس کس کی؟ جسم اور روح کی، انسان کی اپنے جزا یا سزا سے ملاقات، اللہ تعالی سے ملاقات، اگلے پچھلوں کی ملاقات. مثلا ہم لوگ حضور صلی اللہ علیہ وسلم اور صحابہ کرام سے ملاقات کریں گے، جن و انس کی باہم ملاقات، اعمال نامے سے ملاقات، یعنی یوم الطلاق بہت سی چیزوں کا وہاں آمنا سامنا ہوگا. اس کا آپ اس طرح سمجھ سکتے ہیں نا کہ جیسے دنیا میں بھی جب کہیں اکٹھ ہوتا ہے، مثلا کسی شادی پر یا کسی اکٹھے ہونے کے موقع پر آپ اکٹھے ہوتے ہیں تو کئی چیزیں باہم مل جاتی ہیں، کئی رشتے باہم مل جاتے ہیں، کئی تعلق داریاں نکل آتی ہیں، اسی طرح کئی خیالات باہم مل جاتے ہیں، बहुत सी चीजें फिर एक दूसरे से मैच करने लगती। कयामत के दिन तो सारी इंसानियत इकट्ठी होगी, वहां तो सबसे ही मुलाकात होगी। यौमहुम बारिजूना, जिस दिन वो जाहिर होंगे यानी कब्रों से निकलकर। बुरूज कहते हैं अज खुद किसी चीज का जाहिर हो जाना, किसी छुपी हुई चीज का मुनकशिफ होकर सामने आ जाना, यानी जिस दिन लोग कब्रों से निकलकर सामने आ जाएंगे। मैदान हशर की जमीन चुके बिल्कुल स्पाट होगी, सीधी, कोई पहाड़ गार कुछ भी ना होगा, कोई आड़ ना होगा, सब खुले मैदान में होंगे, इसलिए सब लोग सामने नजर आ रहे होंगे, कोई कहीं छुपा हुआ ना रहेगा। ला यख्फा अलल्लाह मिनहुम शय, अल्लाह से इनकी कोई बात भी छुपी हुई ना होगी। उस दिन कहा जाएगा लिमन अल मुल्क अल्यौम, आज बादशाहत किसकी है? तो जवाब दिया जाएगा लिल्लाह अल वाहिद अल कहार, अल्लाह के लिए जो एक है जबरदस्त है। अब असल में ये कयामत का नक्शा पेश किया जा रहा है। अल्लाह ताला बहुत बुलंद शान वाला है, बहुत बड़े अर्श का मालिक है। उसने दुनिया बनाई, इंसानों को बनाया, उनमें से पैगंबर चुने, इंसानों को निशानियां दिखाई, वही इलाही भेजी उनकी तरफ, अपने अहकामात भेजे, और फिर एक आखिरत का दिन रखा और पैगंबरों के जिम्मे ये बात की कि वो लोगों को यौम तलाक से डराएं। वो दिन वो होगा जब सारे लोग अल्लाह के सामने आ जाएंगे, किसी की कोई बात छुपी न रहेगी। उस दिन पूछा जाएगा आज बादशाहत किसकी है। रिवायात में आता है कि क़यामत के दिन एक वक्त ऐसा आएगा जब हर एक को अपनी अपनी पड़ी होगी, हर एक खौफ ज्यादा होगा, दहशत ज्यादा होगा, किसी को फुर्सत नहीं होगी कि औरों के मामलात में दखल दे। हर तरफ एक मुकम्मल सुकून और सन्नाटा सा छाया हुआ होगा। उस वक्त अल्लाह ताला सबको मुखातिब करके पूछेगा कहाँ है आज दुनिया के बादशाह, जाबिर कहाँ है, मुतकब्बिर कहाँ है, बोलो आज के दिन बादशाही किसकी है। इस सवाल का जवाब कोई न देगा, हत्ता के 40 साल इसी सन्नाटे में गुजर जाएंगे, कोई नहीं बोलेगा। इसके बाद अल्लाह ताला खुद ही सवाल का जवाब देंगे लिल्लाहिल वाहिदिल कहार, कि आज बादशाही सिर्फ अकेले अल्लाह की है जो हर चीज को दबा के रखे हुए है, किसी को बोलने का यारा नहीं, क्यों नहीं कर सकता कोई। हजरत हसन बसरी कहते हैं कि इसमें सवाल करने वाला लिमन अल मुल्क अल यौम और जवाब देने वाला लिल्लाहिल वाहिदिल कहार, ये एक अकेला अल्लाह ही होगा। वो दिन वो होगा अल्यौम तुज्जा कुल्लु नफ्सिन बिमा कसबत, जिस दिन हर शख्स को उसके किए की पूरी जजा दे दी जाएगी। ला जुल्म अल्यौम, आज कोई जुल्म ना होगा। ला जुल्म अल्यौम, आज के दिन जुल्म नहीं है। यानी कयामत के दिन की एक बहुत बड़ी खूबी क्या होगी, आज कोई जुल्म नहीं। ला जुल्म अल्यौम, जुल्म क्या होता है, किसी को उसका हक पूरा ना देना, अदल के खिलाफ है ना। इसकी कई सूरतें हो सकती हैं, मसलन किसी ने गुनाह ना किया हो और खामखा उसको सजा दे दी जाए, ये नहीं होगा। या गुनाह तो छोटा किया हो सजा बड़ी दी जा रही हो, या ये कि इंसान को अजर मिलना चाहिए था, शाबाश मिलनी चाहिए थी और उसको खामखा सजा दे दी जाए, या फिर किसी को उसके अजर से कम मिले जिसका वो मुस्तहिक है, या फिर ये कि इंसान सजा का मुस्तहिक हो उसे सजा ना दी जाए और मजलूम मुंह देखता रहे। यानी दुनिया में जुल्म की जितनी भी सूरतें हैं, कयामत के दिन इनमें से एक भी शक्ल ना होगी। ये जितनी मिसालें अभी दी गई हैं, ये सब मिसालें दुनिया में आम मिलती हैं। अगर गलती कोई करता है आप पकड़े जाते हैं, कसूर किसी का होता है आप भुगतते हैं, नुकसान कोई करता है जवाबदेही आप करते हैं, आप जितना काम करते हैं उतनी आपको शाबाश नहीं मिलती, उतना आपको सिला नहीं मिलता, काम कोई करता है तारीफ किसी और की हो रही होती है। ये सारे जुल्म होते हैं ना दुनिया में। या ये कि जिसने गलती की उसको पकड़ा ही नहीं किसी ने, या उसकी जगह कोई और पकड़ लिया गया। लेकिन कयामत के दिन अल्लाह की अदालत में ला जुल्म अल्यौम, आज कोई जुल्म नहीं, किसी पे कोई ज्यादती नहीं। इन्नल्लाह सरीउल हिसाब, और जुल्म की एक शक्ल ये भी होती है कि इंसान को इंसाफ न मिले या इंसाफ में ताखीर हो, अदल में ताखीर भी जुल्म की एक शक्ल है, वहां ये भी शक्ल नहीं होगी। इन्नल्लाह सरीउल हिसाब, बेशक अल्लाह जल्द हिसाब लेने वाला है। अच्छा, दुनिया में किसी भी अदालत से इंसाफ की तवक्को महाल होती, लेकिन अल्लाह ताला जल्द हिसाब लेने वाला और पूरा इंसाफ करने वाला, कोई जुल्म नहीं होगा वहां। पहली बात तो ये कि सारी मखलूक का हिसाब अल्लाह ताला जल्द अज जल्द दे सकता है, उसको देर नहीं लगेगी हिसाब लेते हुए। तो दूसरी बात ये कि दुनिया में अमूमन इंसाफ के हुसूल में देर क्यों लगती, क्या वजूहात होती? दुनिया की किसी भी अदालत में काम किस तरह होता है? मसलन एक मुद्दई होता है जो दावा करता है, मुद्दा आलय होता है जिसके खिलाफ दावा किया जाता है, गवाह होते हैं, कातिब होते हैं, जज होता है, वकील होता है। किसी भी फैसले के वक्त इन सब के हिस्से का काम मुकम्मल होना जरूरी है। अगर इनमें से कोई एक भी गायब हो, कोई एक भी अपनी जिम्मेदारी पूरी ना करे, तो फैसला नहीं हो पाता। इसलिए आपने देखा होगा कि दुनिया की अदालतों में बाज़ोकात फैसले हो ही नहीं पाते, साल हाँ साल गुजर जाते हैं और फैसला नहीं हो पाता, और बाज़ोकात फैसला होता भी है तो मजलूम के खिलाफ हो जाता है, कि मजलूम को इंसाफ मिलने की बजाय उल्टा उसी की मजीद पकड़ हो जाती है। लेकिन कयामत के दिन इनमें से कोई भी वजह ना होगी, इसलिए कि अल्लाह सुबहान व तआला की अथॉरिटी होगी, गवाह हाजिर किए जाएंगे, जिया बिन नबीन व शुहदा उदयल किताब अमालनामा भी रख दिया जाएगा, मुद्दई मुद्दा आलय सारी इंसानियत एक जगह इकट्ठी होगी। अल्लाह ताला का अपना इल्म इतना वसी है कि उसको किसी से पूछने की जरूरत भी नहीं है, कोई झूठ नहीं बोल सकेगा, झूठी गवाही नहीं दे सकेगा। फिर जज तो इंसान होते हैं, कभी बीमार हो गए, कभी उनकी ट्रांसफर हो गई, कभी कुछ और हो गया, अल्लाह ताला हर कमी से पाक है, कोई ऐब नहीं उसमें। तो वहां इंसाफ करने के सारे तकाजे बतरीके अहसन पूरे हो जाएंगे। इसलिए ला जुल्म अल्यौम इन्नल्लाह सरीउल हिसाब, तेजी से फैसले निपटा दिए जाएंगे, सरीउल हिसाब। और दुनिया की अदालतों में ये मुमकिन नहीं कि सरीउल हिसाब, सबका हिसाब जल्दी जल्दी हो जाए। कितना फर्क है ना। मौजूदा दौर की परेशानियों में एक बहुत बड़ी परेशानी जो है वो दुनिया में इंसाफ का ना मिलना और इंसाफ के मिलने के इंतजार में जिंदगी का खत्म हो जाना। यानी जब एक मुकदमा दायर होता है किसी अदालत में, तो एक परेशानी और एक मुसीबत का सिलसिला शुरू हो जाता है। नतीजा तो जो निकले तो निकले, लेकिन ये सारा प्रोसेस जो है, प्रोसीजर जो है, वही एक बहुत बड़ा अजाब बन जाता है। इसलिए बहुत से लोग तो फिर मामला अदालत तक ले जाते ही नहीं कि हासिल कुछ नहीं होगा, उल्टी रुसवाई होगी। वो अंजिर हुम यौमल आज़िफती, और खबरदार करो इनको करीब आने वाले दिन से, उस दिन से जो करीब आ लगा है। आज़िफा लफ्जी माना है करीब आने वाली, असल में अज़िफा में वक्त की तंगी का मफहूम होता है, टाइम कम होना, शॉर्ट ऑफ टाइम होना। जैसे इस वक्त मेरे साथ हो रहा है ना कि जो तस्वीर करनी है उसके लिए टाइम कम हो रहा है, और हर लम्हे में घड़ी पे देख रही हूँ कि इधर देखती हूँ आयतें कितनी, उधर देखती हूँ टाइम कितना, तो हर लम्हे टाइम करीब आ लगा है, टाइम कम है। कयामत के नामों में से एक नाम आज़िफा है, यानी उसका टाइम करीब आ लगा है, बहुत जल्दी आने वाली है, थोड़ा टाइम है, शॉर्ट ऑफ टाइम है। हम सब जो कर रहे हैं जल्दी कर लो, किसी चीज को डिले ना करो। जैसे किसी जहाज या गाड़ी के जाने में वक्त कम होता है तो हमारे ऊपर क्या टेंशन होती है। आप तो खैर सफर ही कम करते हैं ये, लेकिन सुबह भी तो रोज करके आते हैं ना, जब क्लास का टाइम हो जाता है या पेपर दे रहे हैं और टाइम कम हो जाए और सवाल बहुत से बाकी हो, तो उस वक्त जो घुटन का आलम होता है और टेंशन का, उस टेंशन से इस लफ्ज को समझिए कि आज़िफा क्या चीज है। लेकिन हम दुनिया में तो हर दम इसी टेंशन में मुबतला है, इस चीज का टाइम कम है, अब इसका टाइम कम है, अब इसका, दिन रात हमारे इसी आज़िफा में गुजर रहे हैं। लेकिन वो दिन जिसका नाम यौमुल आज़िफा है, कयामत का दिन, जिसके लिए वाकई टाइम कम है, क्योंकि ये गुजर गया वक्त जिंदगी का तो दोबारा तो आएगा नहीं, एक एक लम्हा तेजी से हमसे दूर भागा जा रहा है। इसीलिए एक और जगह पर आता है अज़िफतिल आज़िफा, तो करीब आ गई, करीब आने वाली, जिसका टाइम बहुत थोड़ा रह गया। और वैसे भी आप देखें कि असल कयामत तो जब आए आए, मम्मा तफकद कामत कयामत हूँ, जो मर गया उसकी कयामत तो कायम हो गई, उसकी कयामत तो आ गई। वो अंजिर हूँ यौमल आज़िफ़ती, ڈراؤ ان کو اس دن سے جس کا وقت قریب آ گیا ہے. اذ القلوب لدى الحناجر, جب دل ہنسلیوں تک آ جائیں گے, کلیجے منہ کو آ جائیں گے, یعنی خوف کی وجہ سے. یہ بالکل وہی کیفیت ہے نا کہ جب آپ کو کوئی اہم کام کرنا اور وقت بہت تھوڑا ہو تو دل کی حالت کیا ہوتی ہے. ایسے دل باہر آ رہا ہوتا ہے نا, مثلا آپ کا جہاز نکلنے والا ہے اور راستے میں اشارے پہ اشارے مل رہے ہیں آپ کو, اور آپ کو فکر ہو کہ اب اگر جہاز مس ہو گیا تو ایک تو 50% کٹ جائیں گے پیسے, دوسرا یہ کہ جس کام کو جانا ہے وہ نہیں ہو سکے گا. تو وہ ایسے رہتا, بار بار بندے کا دل باہر آ رہا ہوتا ہے کہ جلدی کرو جلدی کرو. قیامت کا دن بھی ایسا ہی ہے. اذ القلوب لدى الحناجر, حناجر حنجرہ حلق کے لیے استعمال ہوتا نا, جب دل حلق تک آ پہنچے گے, کلیجے منہ کو آئیں گے, کاظمینا, کزن کہتے ہیں سانس کی نالی کو, اور پانی کی مشک یا جو لیدر بیگ ہوتا ہے اس کو کس کے بند کر دینا, کاظم کظیم مکظوم, یہ آپ پڑھ چکے ہیں قرآن پاک میں. ایسا شخص جو غم اور غصے کی وجہ سے سانس نہ لے سکے, بعض بچے روتے ہیں نا غصے کی وجہ سے تو ان کا دم گھٹ جاتا ہے, ان کا سانس رک جاتا ہے نا, اور ایسا شخص جو غصے کو دبا جائے اور اس کا اظہار نہ کرے, اس کے لیے بھی کاظم کا لفظ استعمال ہوتے ہیں. والکاظمین الغیظ, پیچھے آپ پڑھ چکے, غصہ دبا جانے والے, پی جانے والے, باہر نہ نکالنے والے. تو اس دن بھی حال کیا ہوگا کہ لوگ غم سے بھرے ہوئے ہوں گے لیکن رو نہ سکیں گے, آواز نہ نکال سکیں گے. پیچھے آپ نے پڑھا نا, ابھی اتنا سناٹا ہوگا کہ دم نہ مار سکیں گے, چپ لگ جائے گی ان کو, اپنے اوپر شدید غصہ آ رہا ہوگا. ابھی ہم نے پڑھا کہ جہنم میں جانے والے غصہ بھی کر رہے ہوں گے, غم بھی کر رہے ہوں گے, سانس نہ لے سکیں گے, ایک عجیب بے چینی کی حالت ہوگی, دل منہ کو آ رہا ہوگا. مال الظالمین من حمیم ولا شفیع یطاع, ظالموں کے لیے نہ تو کوئی جگری دوست ہوگا اور نہ کوئی سفارشی ہوگا جس کی بات مانی جائے, یعنی جس کسی کو سفارش کے لیے پکڑ کے لے جائے اس کی بات ہی نہیں سنی جائے گی. بعض لوگ ایسے ہوتے ہیں نا کہ وہ کسی ایسے سے سفارش کراتے ہیں جس کی سفارش ہی نہیں کوئی سنتا, یعنی کہ بے قیمت سفارشی. کچھ لوگ تو ایسے ہوتے ہیں کہ جن کی سفارش سنی جاتی ہے لیکن بہت سو کی سنی نہیں جاتی, ان کا سفارش کرنا ہی بیکار ہوتا ہے. وہاں پہ قیامت کے دن ظالموں کے لیے کوئی دلی دوست نہ ہوگا اور نہ ہی کوئی سفارشی ملے گا ان کو جس کی بات سن لی جائے. یا علم خائنۃ العیون, وہ آنکھوں کی خیانت بھی جانتا ہے. آنکھوں کی خیانت, خیانت کا کتنا باریک تصور دیا گیا ہے, یعنی اس کے علم کا احاطہ کس قدر ہے کہ آنکھیں بھی خیانت کریں تو اس کو پتہ چل جاتا ہے. آنکھوں کی خیانت کیا ہوتی ہے؟ جیسے آنکھوں سے اشارہ کرنا کسی کی طرف, یا آنکھ مارنا بھی جس کو کہتے ہیں, یا حرام چیز کو کنکھیوں سے دیکھنا. ایک تو نا حرام چیز کو آنکھیں کھول کے دیکھنا, اور ایک ہوتا ہے کہ لوگوں کے ڈر سے یا کسی بھی پریشر کی وجہ سے آنکھیں کھول کے تو نہ دیکھنا لیکن ادھر ادھر دیکھ لینا, یا پرچہ کرتے ہوئے دوسرے کے پرچے پر نظر ڈالنا, ایک لفظ دیکھ لوں پھر آگے خود ہی کر لوں گی, ایک لفظ سے کیا ہو جائے گا. یہ خائنت العیون ہے, نگاہوں کی خیانت. پھر نماز میں کیا حکم ہے؟ سجدے کی جگہ دیکھو, ادھر ادھر نہ دیکھو. بعض لوگ مسلح پہ کھڑے ہو کر ادھر ادھر دیکھتے ہیں, یہ نگاہوں کی خیانت ہے اس وقت کی. اسی طرح کسی کا مذاق اڑانے کے لیے آنکھیں مٹکانا, یا اس کے اوپر آنکھوں سے اشارہ کر کے دوسرے کو متوجہ کرنا, نگاہوں ہی نگاہوں میں دوسرے کا مذاق اڑا جانا. اب جس کا اڑایا جا رہا ہے اس کو تو پتہ ہی نہیں چلا, اور ایسا کرنا ہے اپنے آپ کتنا کلیور سمجھتے کہ ہم نے دوسرے کو خوب بے وقوف بنایا. لیکن یا علم خائنۃ العیون وما تخفی الصدور, اور جو سینے چھپائے ہوئے ہیں, دلوں میں جو راز ہیں, جو نفرتیں ہیں, جو عداوتیں ہیں, وہ سب بھی وہ جانتا ہے. اسی لیے دعا سکھائی گئی ہے نا, اللہم طہر قلبی من النفاق وعملی من الریا ولسانی من الكذب وعینی من الخیانہ فإنک تعلم خائنۃ العیون وما تخفی الصدور. اور سینوں کی باتوں میں خاص طور پر وسوسے ہیں, شیطان کی وسپرنگ جو انسان کے دل میں پیدا ہوتی. وسوسہ تو جب تک وسوسہ ہے پکڑ نہیں, لیکن وسوسہ اگر अजायम का रूप धार ले, पक्की नियत कर बैठे इंसान गलत काम की, फिर मुआवजा होता है। वल्लाहु यक्दी बिल हक, और अल्लाह हक के साथ फैसला करेगा। वल्लदीन यदउन मिन दूनिही ला यक्दून बिशैइन, रहे वो जिनको ये मुशरिकीन अल्लाह को छोड़ के पुकारते हैं, वो किसी चीज का भी फैसला करने वाले नहीं। क्यों? इसलिए कि उन्हें न किसी चीज का इल्म है न कुदरत है, बेखबर भी हैं बे इख्तियार भी हैं। फैसले के लिए इल्म और इख्तियार दो चीजें चाहिए होती हैं। किसी भी जज के लिए दो सिफात का होना बेहद जरूरी है, इल्म और इख्तियार। अल्लाह के सिवा दूसरों के पास ये दोनों सिफात नहीं है जितनी होनी चाहिए। इसलिए कोई और फैसला न करेगा ना उसको हक दिया जाएगा। मालिक यौमिद्दीन, वो खुद ही है। इन्नल्लाह हुवस समीउल बसीर, बेशक अल्लाह ताला वो सुनने वाला है देखने वाला है। अवलम यसीरू फिल अर्ज फयंजुरू कैफ कान आकिबतुल लदीन कानू मिन कब्लिहिम, क्या ये लोग कभी जमीन में चले फिरे नहीं हैं कि इन्हें उन लोगों का अंजाम नजर आता है जो इनसे पहले गुजर चुके हैं। कानू हुम अशद मिनहुम कुव्वतन व आसारन फिल अर्दी, वो इनसे ज्यादा ताकतवर थे और जमीन में ज्यादा जबरदस्त आसार छोड़ गए। फअखज़हुमुल्लाहु बिज़नूबिहिम, अल्लाह ने उनको उनके गुनाहों की वजह से पकड़ लिया। वमा काना लहुम मिनल्लाहि मिन वाक, और उनको अल्लाह की पकड़ से बचाने वाला कोई न था। पिछली आयत में आखिरत के अहवाल का जिक्र था। आखिरत का जिक्र करके लोगों को खबरदार किया गया। अब यहाँ पर उन्हें दुनिया की तारीख की मिसाल देकर खबरदार किया जा रहा है कि ये लोग जमीन में जरा चल फिर कर देखें उन कौमों के अंजाम को जो इनसे पहले इस जुर्म की वजह से तबाह किए गए, जिस जुर्म का इर्तिकाब अहले मक्का कर रहे हैं। गुज़श्ता अकवाम अहले मक्का से बढ़कर ताकतवर भी थी और उन्होंने जमीन में ज्यादा निशानात छोड़े। आसार से मुराद यहाँ आसार कदीमा है जो किसी भी कौम की तरक्की या उसकी हालत के बारे में एक गवाही देते हैं। आज भी आप देखिए कि किसी भी कौम की जो माजी में गुजर चुकी हो उसकी मादी तरक्की और उसके रहन सहन और उसके तौर तरीकों का पता उनके बाकी मानदा खंडरात से ही लगाया जाता है। मसलन मोहनजोदारो के खंडरात हैं तो उनको देखकर हमने एक तारीख वजा की कि वो लोग इस तरह का रहन सहन रखते थे, उनके उलूम व फनून किस किस्म के थे, उनका आर्ट कल्चर तमद्दुन क्या था। तो यहाँ भी आसार इसी माने में इस्तेमाल हुआ है कि पिछली कौमों के हालात देखे, उनके आसार देखे, वो किस कदर तरक्की याफ्ता थे, कितने ताकतवर थे। लेकिन जब उन्होंने अल्लाह ताला के अंबिया की तालीमात का इनकार किया तो अल्लाह ताला ने उनको पकड़ लिया। فَأَخَذَهُمُ بِذُنُوبِهِمْ, यानी अल्लाह ने उन पर जुल्म नहीं किया, उन्हें उनके गुनाहों उनके अपने कसूर पर पकड़ा गया। और जब उन पर अजाब आया तो उनको कोई बचाने वाला भी न था। वाक करूर वाओकाफ ये है, विकाया भी इसी से है। यहां पर जमीन में आसार छोड़ने की बात हुई है। हम देखते हैं कि हर कौम के बड़े बड़े लोगों ने, मुतकब्बिरीन ने अपने पीछे जो भी आसार छोड़े, बाज़ात वो आसार तो बाकी हैं लेकिन उन मुतकब्बिरीन के नाम बाकी नहीं हैं। बहुत सी इमारतें ऐसी हैं, बहुत से खंडरात ऐसे हैं जिनको देखकर ये एहसास तो होता है कि बनाने वालों का बड़ा जौक था, लेकिन ये नहीं पता चलता कि वो बनाने वाले खुद कौन थे। तो इस बात में भी एक बहुत बड़ा सबक है। इंसान की बड़ाई उसकी यादगारें छोड़ने से नहीं होती और दुनिया में बड़े बड़े निशान बनाने से नहीं, बल्कि उसकी असल बड़ाई तो वो है जो अल्लाह के यहाँ उसके अमल की कबूलियत की शक्ल में हो। फिर उनके अजाब की वजह बताई गई, ज़ालिका बिअन्नहुम कानत तअतीहिम रुसुलुहुम बिलबय्यिनाति, ये सब कुछ इस वजह से हुआ कि उनके रसूल उनके पास खुले खुले दलायल लेकर आए, बय्यिनात लेकर आए। बय्यिनात बय्यिना की जमा है। बय्यिना दरअसल ऐसी दलील को कहते हैं जिसके सामने दूसरा फरीक लाजवाब हो जाए। बय्यिना ऐसी दलील, ऐसी बात कि जिसके सामने दूसरा फरीक या दूसरी पार्टी लाजवाब हो जाए। پھر اس لفظ کا اطلاق معجزات پر بھی ہوتا ہے، قرآن پاک کی آیات پر بھی ہوتا ہے، کیونکہ قرآن پاک کی آیات کا جواب بھی یا ان جیسی مثال بھی کوئی اور نہ لا سکا۔ پھر اسی طرح ہر طرح کے عقلی دلائل کے لیے بھی لفظ بینہ استعمال ہوتا ہے، واضح ہدایات بھی اس سے مراد ہوتی ہیں۔ تو بینات سے مجموعی طور پر پھر مراد کیا ہے کہ ایک پیغمبر کے پاس جو بھی تعلیم ہے، دلائل ہیں، معجزات ہیں، جو بھی اس کا طریقہ تبلیغ ہے جس سے یہ بات کھل کر سامنے آ رہی ہے کہ یہ شخص کوئی جھوٹا یا خود غرض انسان نہیں بلکہ ایک معقول انسان ہے جو لوگوں کی خیرخواہی کا پیغام لے کر آیا ہے۔ کانت تأتیہم رسلہم بالبینات، لیکن ساری بینات کو دیکھنے کے باوجود قوم نے کیا کیا؟ فکفروا، انہوں نے کفر کیا، انکار کر دیا۔ فأخذهم اللہ، تو ان کو اللہ نے پکڑ لیا۔ انہ قوی شدید العقاب، کیونکہ وہ قوی ہے، بہت طاقت والا ہے، قوت والا ہے، اور سزا دینے میں بھی بہت سخت ہے، شدید العقاب ہے، اس لیے اس کی پکڑ سے بچ کر کون جا سکتا ہے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔ سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔